ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ومنهم أميون لا يعلمون الكتاب إلا أماني وإن هم إلا يظنون فويل للذين يكتبون الكتاب بأيديهم ثم يقولون هذا من عند الله ليشتروا به ثمنا قليلا فويل لهم مما كتبت أيديهم وويل لهم مما يكسبون. یہ سورہ بقرہ کی 78 اور 79 نمبر کی آیت کریمہ ہے. اللہ تعالی ارشاد فرماتے ہیں، ان بنو اسرائیل میں سے بہت سارے لوگ ان پڑھ ہیں، جو تورات کتاب کا علم نہیں رکھتے ہیں. البتہ کچھ جھوٹی آرزوئیں ان کے دل دماغ میں ہیں، اور ان کا کام یہ ہے کہ وہ غلط گمان کرتے رہتے ہیں. برباد تو وہ لوگ ہوں گے جو اپنے ہاتھ سے اللہ کی کتاب لکھتے ہیں اور پھر لوگوں کو یوں کہتے ہیں کہ یہ اللہ کی طرف سے آیا ہوا ہے اور اس کے ذریعے سے دنیا کا تھوڑا فائدہ کمانا چاہتے ہیں. اسی لیے ان لوگوں کے اوپر ان کے اس لکھنے کی وجہ سے بڑی بربادی ہے جو انہوں نے ان کے ہاتھ سے لکھا، اور جو کمائی انہوں نے کمائی اس کی وجہ سے بھی ان کے لیے بڑی بربادی ہے. اللہ تعالی نے یہودیوں میں سے، بنو اسرائیل میں سے گمراہ لوگوں کی ایک غلط عادت بیان کی. اور اس لیے بیان فرمائی تاکہ ہماری امت کے اندر یہ بات نہ آنے پاوے. کچھ یہودی ایسے تھے جو اپنے ہاتھ سے دین کے مسئلے لکھتے تھے اپنی عقل سے، لکھ کے لوگوں کے پاس لے جاوے اور ان کو یہ کہوے کہ یہی اللہ کا حکم ہے۔ کتنی خطرناک بات کہ مسئلہ لکھتے تھے اپنے دماغ سے، اپنے ہاتھ سے، اور لوگوں کو یہ کہتے تھے کہ یہ اللہ کا حکم ہے۔ ایسا آدمی تو ایمان سے باہر ہو جاتا ہے۔ آج دنیا میں کچھ لوگ ہیں جو خود کو مسلمان کہلاتے ہیں، ان کو کوئی مسئلہ پوچھو تو وہ مسئلہ اپنے دماغ اور اپنی عقل سے بتلاتے ہیں، اپنی ہوشیاری اور چالاکی سے بتلاتے ہیں، اور لوگوں کو یہ سمجھاتے ہیں کہ یہ مسئلہ اللہ کے دین کا ہے۔ اب ایسے لوگ بولنے کے اندر بڑے ایکسپرٹ ہوتے ہیں، بڑے ماہر ہوتے ہیں، انگریزی بھی بول لیتے ہیں، اور لوگوں کو دکھانے کے لیے کچھ ہندوؤں کو بھی جمع کر لیتے ہیں، ان کی چینلیں چلتی ہے، ویب سائٹیں چلتی ہے، بڑے بڑے پروگرام ہوتے ہیں، لوگ یہ سمجھتے ہیں کہ آدمی بہت بڑا ایمان والا ہے۔ حالانکہ شریعت کے مسائل بتلانا الگ چیز ہیں اور لوگوں کے سامنے باتیں سمجھانا الگ چیز ہیں۔ ایک انسان ہے، اس کو بہت اچھی طریقے سے آتا ہے کہ وہ لوگوں کو اسلام سمجھاوے، دین سمجھاوے، دین پر ہونے والے سوالات سمجھاوے، لیکن اس کی وجہ سے وہ مفتی ہو جاوے، مسئلے بتانے لگے، یہ تو نہیں ہو سکتا ہے۔ اس کے لیے تو پوری شریعت کا کورس کرنا پڑتا ہے، سالوں کے سال محنت کر کے شریعت سمجھنی پڑتی ہے، تب جا کے کہ شریعت کے مسائل بتانے کا آدمی لائق بن سکتا ہے۔ ایسے کچھ لوگ اس زمانے میں کھڑے ہیں، جیسے کہ بمبئی کے اندر ایک بہت بڑا سینٹر ہے ڈاکٹر ذاکر نائک کا، بہت مختصر میں آپ کو بتلا دوں، میری عادت نہیں ہے کسی کے اوپر جو ہے تفسیر میں نقد تبصرہ کرنے کی، لیکن چونکہ ان کی باتیں بہت بڑھ رہی ہے اور خصوصاً ایڈیوکیٹڈ مسلمان اس کے فندے میں بہت پھنس رہے ہیں، اس لیے بتانا مناسب سمجھتا ہوں کہ جہاں تک مذہبی اسلام سمجھانا ہو، دین کی دعوت کی باتیں سمجھانی ہو، اس میں وہ ماشاءاللہ بہت ماہر ہے، بہت اچھا وہ کام کر رہے ہیں، اور لوگ یہ کہتے ہیں، ہمیں معلوم نہیں کہ ان کے یہاں بہت سے لوگ اسلام قبول کرتے ہیں، تو یہ بہت اچھی بات ہے، اللہ ان کے ان کاموں کو قبول فرمائے، ترقی دے اور فروغ عطا فرمائے، لیکن مسائل بتلانا، شریعت کے احکام بتلانا، اس کے لیے تو باقاعدہ عالم اور مفتی کا کورس کرنا پڑتا ہے، وہ انہوں نے کیا نہیں ہے۔ اسی لیے ان سے مسائل سیکھنا، مسائل معلوم کرنا، یہ غلط بات ہے، اور خود ان کے لیے بھی لوگوں کو مسائل بتلانا یہ مناسب نہیں ہے۔ یہ تو یہود بنو اسرائیل کی ابوری عادت ہے جو اللہ نے قرآن میں بیان فرمائے کہ مسئلے خود اپنی عقل سے، اپنی سمجھ سے بتاوے اور پھر اس کو اللہ کا دین کہے، اس سے تو گمراہی دنیا میں پھیلتی ہے، آدمی راستے سے بھٹک جاتا ہے۔ اللہ ایسے فتنوں سے امت کی حفاظت فرمائے۔ آگے اللہ تعالیٰ ارشاد فرماتے ہیں وَقَالُوا لَن تَمَسَّنَا النَّارُ إِلَّا أَيَّامًا مَعْدُودَةً قُلْ أَتَّخَذْتُمْ عِنْدَ اللَّهِ عَهْدًا فَلَن يُخْلِفَ اللَّهُ عَهْدَهُ أَمْ تَقُولُونَ عَلَى اللَّهِ مَا لَا تَعْلَمُونَ یہ 80 نمبر کی آیت ہے. یہودی لوگ کہنے لگے کہ ہم کو دو چند دن تک جہنم کی آگ لگے گی, اس سے زیادہ نہیں لگے گی. اللہ تعالیٰ نبی کریم صلی اللہ علیہ وسلم سے فرماتے ہیں کہ تم ان یہودیوں سے پوچھو کہ کیا تم نے اللہ کے ساتھ کوئی معاہدہ لے رکھا ہے جس کی وجہ سے اللہ اپنے معاہدے کی خلاف ورزی نہیں کر سکتا, یا تم اللہ کے ذمے ایسی بات لگا رہے ہو جس کا تم کو کچھ پتا نہیں ہے. دیکھو ایک گڑ کی بات سمجھ گا, جو لوگ ایسا کرتے ہیں من مانے شریعت کے مسائل بتلاتے ہیں, جن کا قرآن حدیث اجماع قیاس مجتہدین کے اجتہاد سے کوئی تعلق نہیں ہوتا, اپنی عقل اپنی سمجھ سے مسئلے بتاتے ہیں, ان کا دو مقصد ہوتے ہیں. آپ دیکھ لو پریکٹیکلی دنیا میں, ایک مقصد تو ایسا ہوتا ہے کہ غلط سلط مسئلے بتا کر کے پیسے کمانا. 1993 میں جب ہم نے سب سے پہلے فتوے لکھنے کا کام شروع کیا, پڑھ کر کے آئے اور سب سے پہلے ایک مدرسے کے ہم مفتی بنے. ایک دن ایک طلاق کا مسئلہ آیا, ایک نوجوان نے شادی کے چند ہی دنوں کے اندر اپنی بیوی کو طلاق دے دی, لڑائی جھگڑے میں غصے کے اندر. دونوں پارٹی آئی میرے پاس, اب ان کی پوری طاقت اسی بات کے اوپر تھی کہ طلاق نہیں ہونی چاہیے. ان کا یہی کہنا تھا کہ غصے میں بول دیا, اس کو کچھ بھان نہیں تھا, اس کو کچھ احساس نہیں تھا, ایسی حالت میں طلاق دے دی. ہم نے کہا کہ بھائی طلاق طلاق ہوتی ہے, کبھی کوئی محبت میں تھوڑا ہی بیوی کو طلاق دیتا ہے, ہر ایک غصے ہی میں تو طلاق دیتے ہیں, سمجھ میں نہیں آتا ان کو. تو ایسے موقع کے اوپر ہم لوگوں کے پاس کچھ ٹرک ہوتی ہے. ہم نے کہا کہ جب معاملہ بہت گرم ہو تو دوسری تاریخ پاڑ دینے کی, کہ کورٹوں میں بھی جو تاریخ پہ تاریخیں پڑتی ہے اسی لیے کہ تاکہ دونوں پارٹی ڈھیلے ہو کر صلح کر لے رہے. تو ہم نے دوسری تاریخ پاڑی ان کی کہ چلو ایسا کرو آئندہ ہفتے آنا, آج مجھے بہت کام ہے, پھر بات کریں گے. آپ دیکھیے وہ طلاق دینے والا جو آدمی تھا وہ مجھے دھیرے سے کہنے لگا کہ آپ کے کچھ بچے بچے ہیں. میں نے کہا کیوں؟ کہا ذرا کام ہے. میں نے کہا میری تو ابھی ابھی شادی ہوئی, ابھی کہاں بچے بچے ہیں. پھر کہنے لگے وہ دھیرے سے کہ اس مسئلے کی جو فی ہوتی ہو, آپ کا جو ہوتا ہو وہ لے لو, لیکن طلاق نہیں ہوئے. میں نے کہا اب سمجھ میں آیا کہ پہلا سوال جو کیا کہ آپ کے بچے ہیں کہ نہیں ہیں, اس کا مطلب کیا تھا؟ کہ وہ بچوں کو بلا کے کچھ پیسے ویسے دینے کی نیت رکھتا ہوگا. جب دیکھا کہ بچے نہیں ابھی تک, تو پھر اس نے مجھے ڈائریکٹ یہ سوال کیا کہ آپ کا جو ہوتا ہو وہ لے لو. میں نے کہا اللہ کے بندے, ہم کوئی شریعت بیچنے تھوڑے ہی بیٹھے ہیں, ہم تو شریعت بتانے بیٹھے ہیں. تو ایک مقصد غلط مسئلے بتانے کا یہ ہوتا ہے. آج بھی جو جاہل قسم کے پیر اور مفتی ہوتے ہیں, ہم گئے ایک علاقے میں, بتایا کہ یہاں بہت بڑے مفتی صاحب ہیں, تو ہم تو پہلا سوال یہی کرتے ہیں وہ کہاں پڑھے, کون سے مفتی صاحب سے پڑھے, कहां से उनको मुफ्ती की सनद मिली है, ये चीज तो मालूम करना रहता है। तो बताया गया कि उन्होंने पढ़ा वड़ा कुछ नहीं है, वो खानदान उनका मुफ्ती का चला आ रहा है, फैमिली उनकी मुफ्ती हो, उनके पड़ दादा सकड़ दादा अकड़ दादा कोई मुफ्ती होंगे 10 पीढ़ी में ऊपर, तो उनकी फैमिली सब लोग उनको मुफ्ती कहते हैं और आज तक वो लोग पूरे इलाके में मुफ्ती कहे जाते हैं। और वो जो मसला बताए वो सब मानते हैं। मैंने कहा ऐसा कभी होता हो? डॉक्टर का बेटा दूसरे दिन बैठ जावे दवा देने के लिए तो कब्रिस्तान में जगह बाकी थोड़ी रहेगी। तो ये हाल है, लेकिन लोग उसको मुफ्ती मानते हैं, पूरी डिस्ट्रिक्ट के अंदर उनका होल्ड है। तो ऐसे जाहिल पीर और जाहिल मुफ्ती जहां बैठेंगे, जिनको कुरान से हदीस से कयास इजमा से कोई ताल्लुक नहीं, वो क्या करेंगे? गुमराही फैलाएंगे दुनिया में। उनका मकसद पैसे कमाना। एक दूसरी खराबी ये होती है इस तरह की चीजों में कि पब्लिक के सामने अपना होल्ड जमाना, अपनी बड़ाई लोगों के दिलों में जमाना, ये एक मकसद होता है। शरीयत की सही सही बात लोगों को बयान करो तो कड़वी लगती है, और जरा ढीले ढाले नरम सरम मसले बताओ लोगों को मजा आता है। ये मुफ्ती साहब बहुत अच्छे, ये आदमी बहुत अच्छा। तो एक मकसद गलत सलत मसले बयान करने का होता है, लोगों के सामने हॉल जमाना, अपनी इज्जत जमाना और लोगों के दिलों में अपनी वाह वाह कराना, ये भी एक मकसद होता है लोगों का। जनरली जितने लोग ब्याज के लोन के मसले पूछते हैं, जहां हमने उनको सही मसला बता दिया वो हमारे पास नहीं आएंगे, वो 10 जगह जाएंगे, कहीं से भी कुछ निकले रास्ता। आपके यहां सूरत के अंदर एक बहुत बड़ी फाइनेंशियल इस्लामिक कंपनी आई थी कुछ वक्त पहले, और उन्होंने इस्लामिक फाइनेंस के नाम से बहुत बड़ी ऑफिस कायम की, इस्लामिक इन्वेस्टमेंट ग्रुप, कि हमारे यहां पैसे तुम लोग इन्वेस्ट करो, हम हलाल तरीके से कमा करके आपको नफा देंगे। उन्होंने सूरत की एक हॉल में बहुत बड़ा प्रोग्राम किया लोगों को खींचने के लिए, लेकिन उस मजलिस के अंदर इन्होंने बहुत बड़े पोस्टर छापे थे कि एक मुफ्ती साहब भी हम बड़े लाएंगे और वो लोगों को बताएंगे कि हम हलाल तरीके से इन्वेस्ट करते हैं, कोई हराम नहीं हमारे यहां। तो वो जिसको पकड़ के लाए तो अपने गुजरात के नहीं थे वो मुफ्ती साहब। मैंने पब्लिक को यूं कहा कि इनसे एक सवाल सीधा सा यूं कर लो ने कि हमारे गुजरात के सब मुफ्ती मर गए कि आपको बाहर से लाना पड़ा? क्योंकि वो इन्वेस्टमेंट कंपनी का मामला ऐसा था कि उनके अंदर हराम का कारोबार था, हम लोगों को मालूम है। वो पहले अपने गुजरात के जितने बड़े बड़े नामवर मशहूर मुफ्तियाने के राम है सब के पास गए, अपनी इन्वेस्टमेंट कंपनी सूरत में खोलना चाहते थे तो हम लोगों के पास लिखवाना चाहते थे कि ये सही है। तो उसके लिए जो जरूरी सवाल होता है कि आपके कैपिटल कहाँ लगेगा, किस किस जगह आप अपना कैपिटल इन्वेस्ट करोगे, उसकी क्या सिस्टम है, वो हम लोग सवाल करते हैं। तो वो सवाल का उनसे जवाब वो छुपाते थे, बताना नहीं चाहते थे, इसलिए अपने एरिए के कोई मुफ्ती साहब ने लिख के नहीं दिया। तो कहीं से एक लंबी दाढ़ी वाले कफनी वाले टोपी वाले को पकड़ के लाके बिठा दिया अपने सेमिनार के अंदर कि बहुत बड़े मुफ्ती साहब हैं, जिसको कोई नहीं जानता कोई नहीं पहचानता, ऐसे को लाके बिठा दिया। ये बहुत नाजुक चीज है ये ध्यान रखने के। इसलिए मैं अपने यहां के हाजियों को अक्सर कहता हूं कि मक्का मदीना में मसला किसको पूछोगे, कि जो अपने इंडिया के मुफ्तियाने किराम होते हैं अपने एरिए के, जिनको हम जानते पहचानते हैं, जिनसे हम लोग रात दिन वाकिफ है, बरसों से हमारे यहां वो है, जिनकी दीनदारी पर जिनके तकवा पर जिनके इल्म पर हमें सालों से भरोसा है, बस उन्हीं से मसला पूछने का और किसी से नहीं पूछने का। हाजियों को हम सबको यही कैंप में ताकीद करते हैं और ये बहुत अहम चीज है। کہ شریعت کے مسائل کو آج لوگوں نے کھیل بنا رکھا ہے اور یہ سمجھ رکھا ہے کہ اپنا ہولڈ جمانے کے لیے مفتی بنو اور جو ہے فتوی بیان کرنا چالو کر دو. یہ گمراہ لوگوں کا کام ہے. ایک مثال دوں میں, کل پرسو جمعہ کے اندر ہم نے جمعہ سے پہلے زکات کے بڑے بڑے مسئلے بیان کیے. پھر ہم نے کہا کہ بھائی ایک سے دس رمضان میں انشاءاللہ یہی ہوں, جس کو بھی پوچھنا ہو زکات کے مسائل آ جاؤ پرسنل پوچھنے کے لیے. تو کل ایک بہت بڑے آدمی زکات کا مسئلہ پوچھنا ہے, اس نے تقریباً 5 کروڑ روپے کسی کی بہت بڑی سپر مارکیٹ کے اندر انویسٹ کر رکھے, اس کا مسئلہ پوچھنا ہے. اس نے مسئلہ مجھے یہ پوچھا, میں نے 1,00,000 روپے فلانی سپر مارکیٹ کے اندر انویسٹ کیے ہیں اس کنڈیشن کے اوپر, یہ جائز ہے کہ نہیں ہے؟ تو میں نے ان کی ساری کنڈیشن سن کے کہا کہ یہ جائز ہے, لیکن میں نے فوراً یوں کہا کہ یہ 5 کروڑ جو آپ نے انویسٹ کیے ہیں, یہ انویسٹ کی جو کنڈیشن ہے یہ تو جائز ہے, اس پر آپ کو یہ نفع ملنے والا ہے یہ بھی جائز ہے, لیکن اس پورے 5 کروڑ پر آپ کو زکات نکالنی پڑے گی کیونکہ آپ نے انویسٹ کیا ہے بزنس کے اندر اور اس کی چلتی سپر مارکیٹ میں آپ نے انویسٹ کیا ہے. اس لیے تو وہ ایک دم چوک گئے, ان کو شوق لگا, اچھا پورے 5 کروڑ کی زکات دینے کی مجھے؟ میں نے کہا دینے کی, یہ فرض ہے تمہارے پاس. ایک دم ناراض چہرہ ان کا بدل گیا. میں نے کہا یہ شریعت کا حکم ہے. تو پھر وہ دھیرے سے کہنے لگے, آپ نے وہ ایک مسئلہ بتایا تھا لیزنگ کمپنی کا بیان کے اندر کہ جو کمپنی بھاڑے کے اوپر چلتی ہو اس کے شیئروں پر فیس ویلیو کی زکات نہیں آتی. میں نے کہا ہاں, کہا اب تو میں یہ پورے 5 کروڑ نکال کر کے بھاڑے کے مکان لوں گا اور بھاڑے پر دے دوں گا تاکہ پورے 5 کروڑ کی زکات نہیں دینی پڑے. میں نے کہا اللہ کے بندے چوری کیوں کرتے ہو, برکت دینے والے تو اللہ ہے. تو ایسے لوگ ہیں, ایسے مزاج اور مینٹلٹی کے کہ شریعت کو اپنی عقل کے تابع کرنا چاہتے ہیں کہ ہم جیسا کہ ایسا شریعت کا حکم ملے. حالانکہ مومن کا ایمان یہ ہے کہ شریعت جیسے کہ ایسے میں کروں گا, یہ نہیں کہ میں جیسا چاہوں ایسا شریعت کا مسئلہ ملے. یہ راستے سے بھٹکنے والے لوگوں کا طریقہ ہے, اللہ ہماری حفاظت فرمائے. آگے ان یہودیوں کی ایک بات اللہ نے نقل فرمائی کہ یہ بنی اسرائیل, یہ یہودی تو یہ سمجھتے ہیں کہ ہم کو تو جہنم کی آگ نہیں لگے گی. بھائی کیوں نہیں لگے گی تم کو؟ تو کہا ہم تو اللہ کے نبی حضرت یعقوب علیہ السلام کی اولاد ہے اور اللہ کے لاڈلے اور چہیتے ہیں, اسی لیے ہم کو جہنم کی آگ نہیں لگے گی. دوسرے نے کہا تھوڑی بہت لگے گی. تو کہاں چلو تھوڑی بہت لگے گی. تو کہا کتنی تھوڑی بہت؟ تو ایک بولا کہ اپنے صرف 7 دن جہنم میں جائیں گے, پھر اپنے ہمیشہ جنت میں جائیں گے. تو دوسرا یہودی اس کو پوچھنے لگا کہ صرف 7 دن کیوں؟ تو اس نے خود اپنے عقل سے ایک حساب لگایا کہ آدم علیہ السلام کے زمانے سے لے کر قیامت یہ 7,000 سال کی دنیا ہے اور ہر 1,000 سال کے اوپر 1 دن عذاب, تو 7,000 برس کے اوپر 7 دن اپنے کو عذاب ہوگا, اس سے زیادہ نہیں ہوگا. اسی لیے ابھی دنیا میں جو گناہ کرنے ہو کرو, 7 دن جہنم میں جائیں گے, 8ویں دن جنت میں چلے جائیں گے. تو دوسرے کچھ اور ہوشیار یہودی آئے, وہ کہنے لگے کہ تمہاری سمجھ میں نہیں آیا, اپنے کو ایک چلہ جہنم میں جانا پڑے گا 40 دن, پھر 41ویں دن اپنے جنت میں جائیں گے. کہا 40 دن کیوں جہنم میں جانے گا؟ تو کہا وہ موسیٰ علیہ السلام 40 دن پہاڑ پہ گئے تھے تورات کتاب لینے کے لیے اور اتنے دن اپنے بچھڑے کو ہم نے خدا بنا لیا تھا, और बछड़े देव की हमने पूजा की थी 40 दिन और 41वें दिन मूसा अलैहि सलाम आ गए और बछड़े की पूजा खत्म हो गई, तो 40 दिन अपने ने पूजा की थी, इसलिए 40 दिन अपने को जहन्नम में जाना पड़ेगा, 41वें दिन अपने जन्नत में चले जाएंगे। तो कुछ तीसरे और होशियार यहूदी आए, वो कहने लगे कि नहीं, तुम कहते हो दोनों गलत, अपने को 40 बरस जहन्नम में रहना पड़ेगा, जैसे ही 40 बरस खत्म होंगे अपने सीधे जन्नत में जाएंगे। तो कहा ऐसा कैसा कि 40 बरस जहन्नम में जाना पड़ेगा? तो कहा वो इसलिए कि अल्लाह ताला ने अपने को कहा था, जो किस्सा पीछे गुजर गया, वो जो मन और सलवा खाते खाते थक गए थे और उन्होंने वेज आइटमें मांगी थी अल्लाह से, तो अल्लाह ताला ने कहा कि सब्जी भाजी खानी हो तो जाओ ये शहर में और वहां जाकर के जिहाद करो। तो अपनों ने ना कह दिया कि मूसा वहां तो बहुत लड़ने वाली कौम है, हम नहीं जाते वहां। तो अल्लाह ताला ने सजा के तौर पर वो जंगल में 40 बरस अपने को चक्कर कटवाए थे। तो कहा वो जो 40 बरस अपनों ने चक्कर काटे थे, तो इतने 40 बरस जहन्नम में भी चक्कर काटेंगे और फिर 40 बरस पूरे होते ही जन्नत में चले जाएंगे। तो कुछ और यहूदी आए, कहने लगे ऐसा नहीं, जितनी दुनिया की अपनी उम्र इतने बरस अपने जहन्नम में। का कायदा भी ऐसा ही नहीं कि जितनी जिंदगी मिली इतने साल अपनों ने गुनाह किए तो इतने साल जहन्नम में रहने का। किसी की 100 बरस की जिंदगी तो उसने 100 बरस गुनाह किए तो 100 बरस जहन्नम में जाने का, फिर जन्नत में चले जाने। ऐसी अजीब अजीब बातें ये यहूदी लोग करते थे। अल्लाह ताला फरमाते कि नहीं, ऐसा नहीं। जन्नत जहन्नम का कानून क्या, किसको कितना जन्नत में कितना जहन्नम में रहने मिलेगा? अल्लाह ताला फरमाते हैं, बला मन कसब सय्यतन व अहातत बिही खतीअतु फौलाइका अस्हाबुन नार हुम फीहा खालिदून والذين آمنوا وعملوا الصالحات أولئك أصحاب الجنة هم فيها خالدون। ये 81 और 82 नंबर की आयत में अल्लाह ने जन्नत जहन्नम का कायदा बयान किया। अल्लाह फरमाते हैं, जो लोग गुनाह करते हैं और गुनाह ने उनको घेर लिया है, ऐसे लोग हमेशा जहन्नम में रहेंगे। और जो लोग ईमान लाए और नेक काम करते हैं वो जन्नत में हमेशा हमेशा रहेंगे। ये कायदे की बात हमेशा के लिए याद रखें। जो आदमी गुनाह करे और कोई नेकी का काम न करे, अल्लाह उसको हमेशा जहन्नम अता फरमाएंगे। जाहिर बात है कि ऐसा तो सिर्फ काफिर करता है कि गुनाह ही गुनाह करे, कभी नेकी का काम न करे। ये आदत तो काफिर की है, अल्लाह उसको हमेशा जहन्नम में डालेंगे। और बास काफिर हमको दिखता है कि वो नेक काम करते हैं, मसलन सदका खैरात करते हैं, जिसको वो लोग दान करना कहते हैं, खिदमत का काम करते हैं, जिसको वो सेवा कहते हैं। तो ये जो काम वो लोग अच्छे करते हैं, तो उस काम के ऊपर उनको आखिरत में कोई सवाब नहीं मिलेगा। इसलिए कि मरने के बाद सवाब तो ईमान की वजह से मिलता है, ईमान हो तो सवाब मिले, ईमान न हो तो सवाब न मिले। हां, ये लोग जो ऐसे काम करते हैं दान का, सेवा का, تو اس کا بدلہ اللہ ان کو دنیا میں عطا فرماتے ہیں کہ دنیا میں ان کی روزی بہت ہو جاتی ہے، ان کا نام بہت مشہور ہو جاتا ہے، لوگ ان کی عزت کرتے ہیں، ان کا اکرام کرتے ہیں، یہ دنیا میں اللہ ان کو بدلہ دیتے ہیں، آخرت میں ان کو کچھ نہیں ملے گا. آیت میں ایک بات یہ بھی ہے کہ جو مسلمان گناہ کرنے کے بعد شرماتا نہیں ہے، گناہ کرے اور گناہ پر شرمائے نہیں، ایسے انسان کے لیے جہنم کی آگ ہے. میرے مسلمان بھائیوں، یہ ہم سب کے لیے سیکھنے کی چیز. آج ہم میں کتنے لوگ ایسے ہیں گناہ کرتے ہیں، کرتے ہوئے بھی نہیں شرماتے اور بعد میں بھی نہیں شرماتے. ایک آدمی کھلم کھلا کسی پرائی عورت سے بات کر رہا ہے، شرماتا نہیں، لوگ دیکھتے ہیں، راستے کے اوپر کھڑے ہو کر، بریج پر کھڑے ہو کر، گارڈن میں، پارک میں کھڑے ہو کر، دریا کے کنارے پہ کھڑے ہو کر بات کر رہا ہے، لوگ اس کو دیکھ رہے ہیں، اس کو شرم نہیں آتی کہ وہ گناہ کا کام کر رہا ہے. بلکہ میں آپ کو خطرناک بات بتاؤں، شرم تو نہیں آتی بلکہ اس طرح گناہ کرنے کو وہ لوگ اپنا کمال سمجھتے ہیں کہ دیکھو میرا کمال میں کیا کر رہا ہوں. یہ بہت خطرناک چیز ہے. ایسے لوگوں کے لیے آیت میں فرمایا کہ یہ لوگ جہنم میں جانے والے لوگ ہیں. ایک مسلمان داڑھی منڈوانے بیٹھتا ہے، کھلم کھلا لوگ دیکھ رہے ہیں، آتے جاتے، وہ جا رہا ہے، لوگ پوچھ رہے کہاں جا رہے، کہ ذرا چہرہ بنوا کے آتا، منڈوا کے آتا، شرم نہیں آتی گناہ کرواتے ہوئے بھی کہ چھپ کر کے کرے، کھلم کھلا گناہ میں پڑا ہوا. تو جب گناہ کرے تب بھی نہ شرماوے اور گناہ کرنے کے بعد بھی نہ شرماوے، ایسے لوگوں کے لیے جہنم کی آگ ہے. نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ توبہ، یہ مبارک مہینہ چل رہا ہے، توبہ، معافی اللہ کو بہت پسند اس مہینے میں. لیکن توبہ اور معافی ہے کیا چیز؟ نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں، دل کے اندر شرم آئے، ندامت ہو، آدمی پستاوے، یہ ہے توبہ. اور جب آدمی پستاتا ہے، ندامت کرتا ہے، تو آنکھوں میں سے آنسو نکلتے ہیں، اے اللہ میں نے کیا کر دیا، اے اللہ میں نے کیسی تیری نافرمانی کر دی، یہ آنکھوں سے آنسو نکلتے ہیں، اس کو کہتے ہیں پستاوا. بعض مرتبہ کوئی بیٹا نافرمان ہو، باپ اس کے اوپر غصے ہو جاوے اور وہ بیٹا دھیمے دھیمے دھیمے ہنسے، اس کے چہرے پر کوئی اثر نہ ہو، تو باپ کہتا ہے نہیں کہ دیکھ، ایک تو تُو نے یہ دھندے کیے اور اوپر سے تجھے شرم بھی نہیں، ہنس رہا ہے، میں ڈانٹتا ہوں تو بھی تجھے کچھ پڑی نہیں. باپ غصے ہوتا ہے کہ نہیں ہوتا؟ اور غصہ آتا ہے باپ. بھائیو، یہی حال ہے اللہ کے معاملے کا بھی. ایک انسان گناہ کرے اور پھر گناہ کرنے کے بعد شرماوے نہیں، پستاوا نہ ہو اس کو، اللہ کو بہت غصہ آتا ہے، بہت غصہ آتا ہے اللہ کو، کیسا میرا بندہ میری نافرمانی کرتا ہے، گناہ کرتا ہے اور پھر بھی وہ پستاتا نہیں ہے، اللہ اس سے بہت ناراض ہوتے ہیں. اسی لیے پھر سے اللہ نے ایک مبارک مہینہ ہمیں عطا فرمایا، اللہ اس کی قدر عطا فرمایا. جب سحری کھانے کے لیے اٹھو تو سحری سے پہلے یا سحری کے بعد میں، صبح صادق سے پہلے پہلے اپنے گھر کے اندر وضو کر کے 2, 4, 6, 8 رکعت تہجد کی نماز ضرور پڑھو. پھر تھوڑا سا اندھیرا کر کے، لائٹ وائٹ بند کر کے، اللہ کے سامنے ہاتھ اٹھاؤ، الحمدو پڑھو، दुरूद पाक पढ़ो और फिर अपने गुनाह याद करो आज तक के, कैसे कैसे गुनाह मैंने किए, हमको मालूम हमने क्या किया, और दिल में पछताओ और पछता करके अल्लाह के सामने आंसू निकालो। और अंधेरा इसलिए ताकि अल्लाह को हम कहे अल्लाह तू है मैं हूं और कोई नहीं है, और मैं आज तक के अपनी गंदी जिंदगी के ऊपर पछता रहा हूं, अल्लाह तू मुझे माफ फरमा। इस तरह पूरे 30 दिन सहरी के साथ तहज्जुद और तहज्जुद के वक्त पछता पछता करके रोवो। इंशाल्लाह उम्मीद है अल्लाह से, पक्की उम्मीद है कि वो अल्लाह हमारी मगफिरत फरमा देंगे, जहन्नम से छुटकारा दे देंगे, और अल्लाह इंशाल्लाह हमें जन्नत अता फरमा। इसका खास एहतमाम करो। घरों में औरतों से भी कहो कि सहरी का खाना जल्दी से तैयार कर लो, तहज्जुद पढ़ो, वो भी रोने वालियां बने घर में, मर्द रोने वाले, औरतें रोने वालियां, एक माहौल बने अल्लाह के सामने माफी मांगने का, नदामत का, पछतावे का। और कहो उस अल्लाह से कि ए अल्लाह अब आइंदा गुनाह नहीं करने का मैं पक्का वादा करता हूं, तू तेरी मेहरबानी से मेरी हिफाजत फरमा। वो उसी से मांगो कि अल्लाह तू हिफाजत कर ले हमारी। और दूसरा वक्त इफ्तार का वक्त, जब रोजा खोलने का वक्त आए तो सारे कामकाज छोड़ करके 10-15 मिनट पहले बैठ जाओ दुआओं के अंदर। घर में हो तो घर में, मस्जिद में हो तो मस्जिद में, औरतों को भी कह दो कि जो तुमको तैयार करना हो 10-15 मिनट पहले तैयार करके बैठ जाओ, वुजू करके, किबले की तरफ मुंह करके। इसलिए कि इफ्तार के वक्त पर अल्लाह की रहमत बंदों की तरफ मुतवज्जे होती है, और उस वक्त पर भी सच्चे दिल से अल्लाह ताला के सामने माफी मांगो, अपने लिए, पूरी उम्मत के वास्ते। दुनिया में कहां कहां अहले ईमान परेशान हैं, कैसे कैसे हालात से गुजर रहे हैं, सबके लिए दुआएं करो। ये मांगने की सीजन है। इस महीने में सबसे बड़ा काम जो करना है वो मांगना अल्लाह से, सबसे बड़ा काम। जन्नत मांगो, जहन्नम और कब्र के अजाब से हिफाजत मांगो, गुनाह पे माफी मांगो, दुनिया की भलाई भी मांगो, आखिरत की भलाई भी मांगो। ये मांगने की सीजन है। और अजीब बात, कुरान में अल्लाह ताला ने जहां रमजान का जिक्र फरमाया है वहां बीच में अल्लाह ताला ने सवाल की आयत जिक्र फरमाई। ऊपर भी रमजान, नीचे भी रमजान, और बीच में अल्लाह ताला ने मांगने की बात फरमाई के मेरे बंदो मांगो। ये आयतों का अंदाज बतला रहा है कि रमजान के महीने के अंदर खास तौर पर अल्लाह से मांगना चाहिए। ऐसे भी रमजान में मांगने वालों की तादाद बढ़ जाती है। हम सब फकीर है अल्लाह के दरबार के, हम सब फकीर है। अल्लाह फरमाते हैं, या अय्युहन्नास अंतुमुल फुकरा इलल्लाह वल्लाहु हुवल गनी। ए लोगो, तुम सब अल्लाह के मोहताज हो और वो अल्लाह गनी है। दूसरी जगह फरमाए, वइदा सअलक इबादी अन्नी फइन्नी करीब उजीबु दावतद्दाई इदा दान फलयस्तजीबूली वलयुमिनू बी लअल्लहुम यरशुदून। जब मेरा बंदा मुझसे सवाल करता है, इदा सअलक इबादी, मेरा बंदा, कितनी मोहब्बत से फरमाया मेरा बंदा। हाय, आज कोई मिनिस्टर किसी को कह दे ये मेरा आदमी है, अपना है, आदमी कितना खुश होता है। बल्कि आदमी का उल्टा हाल होता है क्या आदमी कहते कि हे वो फुलाने मिनिस्टर साहब, मैं उसका आदमी हूं, बोलो क्या है? अल्लाह फरमा रहे इबादी मेरे बंदो, कितने प्यार से फरमाया अल्लाह ने, हम अल्लाह के, अल्लाह हमारे। वइदा सअलका इबादी मेरे बंदे, जब मुझसे मांगते हैं तो मेरे उन बंदों से कहो कि मैं तुम्हारे बहुत करीब हूं, बहुत नजदीक हूं, बहुत नजदीक बहुत करीब हूं, तुम मुझसे जो मांगोगे मैं खुद तुम्हारे सवाल को पूरा करूंगा। अल्लाह ने कुरान में साफ लफ्जों में फरमा दिया मेरे दरबार में डायरेक्ट आओ और आकर के मांगो, मैं हूं, मेरा बंदा है, बीच में मुझे कोई नहीं चाहिए कि ये आवे वो आवे, अल्लाह है, अल्लाह का बंदा है, बस डायरेक्ट आओ मेरे दरबार के। अल्लाह खुद बुला रहे हैं बंदों को कुरान के अंदर। इसलिए मेरे दीनी भाइयों, ये मुबारक महीना है अल्लाह से लेने का, अल्लाह से मांगने का, रो रो के अल्लाह को मनवाने का, अल्लाह को राजी करने का। अल्लाह हमें इसकी तौफीक और सआदत अता फरमाए और उसके दरबार से अल्लाह हमें मांगने और लेने वाला बना दे। सहाबे किराम की आदत तो ये थी, चप्पल की पट्टी टूट जाती तो पहले अल्लाह से कहते थे कि अल्लाह ये पट्टी टूट गई तो इसका इंतजाम फरमा दे। अल्लाह हमें ऐसा बना है, पहले अल्लाह से बाद में दुनिया में। गुलाम मोहम्मद दिल्ली वाला बीमार है, अल्लाह उनको शिफा अता फरमाए, उम्मत के तमाम बीमारों को अल्लाह शिफा अता फरमाए। जब सुबह में सूरज तुलू होता है तो उसकी तकरीबन 20 मिनट के बाद इशराक का वक्त शुरू हो जाता है, उसी वक्त पर इशराक पढ़ लेने की, थोड़ी बहुत देर हो जावे किसी वजह से तो हर्ज नहीं। आंख में से जो आंसू निकलते हैं, इसी तरीके से धूप में जाओ और आंख में से पानी निकलता है, एकदम पानी जैसा, उससे तो वजू नहीं टूटता है, लेकिन जो पानी आंख में से किसी बीमारी की वजह से निकलता है उसमें बाज़ मर्तबा थोड़ा सा कलर भी होता है पीले जैसा और चिकना वगैरह जैसा भी होता है, उससे वुजू टूट जाता है। वुजू करते वक्त पर दाढ़ी का हर हर बाल पूरा भिगोना जरूरी है। जिनकी दाढ़ी हल्की हल्की हो यानी नीचे की चमड़ी दिखती हो तो वो चमड़ी तक पानी पहुंचाना जरूरी है, और जिनकी घनजान घनी दाढ़ी हो कि जिसमें चमड़ी दाढ़ी के नीचे की दिखती न हो तो वो लोग उनके लिए ऊपर ऊपर का हिस्सा जितना चेहरे के साथ लगा है उसी को धो लेना काफी हो जाएगा, और इस लटकते हुए बाल के अंदर वो मसाह कर ले। छोटे नाबालिग बच्चे हो, आप कुरान की तिलावत कर रहे हैं और आकर के बच्चे कुरान को हाथ लगा देवे तो कोई हरज नहीं। बच्चों के लिए कोशिश करने की कि बच्चे भी बावजू हाथ लगावे, लेकिन वो ऐसे भी वो लगा देते हैं जैसे कि एकदम छोटे बच्चे आते आ खेलते खेलते पकड़ लेते हैं, उसमें कोई हर्ज नहीं है। पोलियो पिला सकते हैं, मुझे मालूम नहीं पोलियो में क्या चीज आती है, किसी मेडिकल लाइन के माहिर से तहकीक करके लाओ उसमें क्या होता है। ऐसे पिलाते हैं लोग, सहरी करते हैं और अजान तक करे, भाई अजान तक तो सहरी जायज नहीं है। ये जो मस्जिद के अंदर जो तकवीम लगी हुई है उसमें सुबह सादिक का वक्त लिखा हुआ है, सुबह सादिक तक सहरी की गुंजाइश है, लेकिन एहतियात ये है कि सुबह सादिक से कम 5-10 मिनट पहले सहरी बंद कर देनी चाहिए, अजान तक खाओगे तो रोजा नहीं होगा, चूंकि अपने यहां अजान जो होती है वो सुबह सादिक के बाद होती है। मक्का मदीना में सुबह सादिक से एक घंटा पहले भी अजान होती है, वो तहज्जुद की अजान होती है, वो अलग अजान है। किसी ने सवाल किया है तरावी की नियत के बारे में, भाई हर दो रकात पर नियत करनी है कि मैं दो रकात पढ़ रहा हूं अल्लाह ताला के वास्ते। इन्होंने सवाल किया कि एक साथ 20 रकात की कर लेवे तो आप कल कहोगे पूरे रमजान की रोजाना 20 की एक साथ करे, तो हर दो रकात पे नियत करने की, स्टॉक में नियत होलसेल में नहीं होती है भाई। रोजाना रोजे की नियत भी करने की, रोजाना तरावी की हर दो रकात पे नियत करने की। ये किसी आदमी ने लिखा है कि अल्लाह ताला हमको खिलाते हैं वही हमें पालते हैं, लेकिन हम लोगों का हाल ये हो गया है कि रमजान साल में एक मर्तबा आती है फिर भी नमाज और तरावी के लिए हम लोग दुकान नहीं बंद करते। भाई ये तो बहुत खतरनाक बात है। ऐसे भी पूरे साल पूरी जिंदगी का मसला यही है कि नमाज के वक्त पर दुकान कारोबार बंद कर देना चाहिए, और अगर दो तीन भाई हो तो एक भाई इस मस्जिद में नमाज पढ़ ले, दूसरा भाई 15 मिनट बाद वाली मस्जिद में जाके नमाज पढ़ ले। और रमजान तो कुछ फारिग करो अल्लाह के वास्ते, ये कमाने की सीजन है, अल्लाह ताला के आखिरत और जन्नत कमाने की सीजन है। बहन कर्ज वाली हो तो भाई उसको जकात दे सकता है। सफा मरवा दो पहाड़ का नाम है जो मक्का में है, कुरान में उसका जिक्र है। तो उसके ऊपर दौड़ना वाजिब है। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उमरे में और हज में उस पर सही की है, इसीलिए उम्मत को भी उसको करना जरूरी है। सूरह तौबा के शुरू में बिस्मिल्लाह शरीफ नहीं है तो उसकी बहुत सारी हिकमत है। एक हिकमत ये है कि सूरह तौबा अलग है कि नहीं है, ये भी एक मसला है इख्तिलाफी का। पता नहीं कि ये आगे वाली सूरत का एक हिस्सा है या अलग से सूरत है, इसीलिए वहां बिस्मिल्लाह शरीफ नहीं लिखी जाती है। लेकिन वहीं से अगर कोई आदमी सूरह तौबा पढ़ना चालू करे तो आदमी औज़ु बिस्मिल्लाह दोनों पढ़ेगा। हाँ, पढ़ते पढ़ते बीच में आ जावे तो नहीं पढ़ना है। औरतें तरावी की नमाज पढ़ेगी घर के अंदर अलम तरह से, और अगर बेटा या कोई महरम उनको कुरान सुनाने वाला हो तो उनके पीछे वो कुरान भी सुने। अगर औरतें तरावी नहीं पढ़ेगी तो सुन्नत मौकेदा छोड़ने की गुनहगार होगी। उनके लिए भी तरावी है, औरतों के लिए भी है। سبحانك اللهم وبحمدك وتبارك اسمك وتعالى جدك ولا إله غيرك اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد كما تحب وترضى عدد ما تحب وترضى يا كريم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين لا إله إلا أنت سبحانك إني كنت من الظالمين ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب اے اللہ تو اپنے کرم سے فضل سے ہمارے گناہوں کو معاف فرما دے اے اللہ تو جانتا ہے ہم نے کیسے کیسے گناہ کیے ہیں اے اللہ ہم سب مل جھل کر کے معافی مانگتے ہیں اے اللہ تاکہ کسی کی بھی کسی حالت کی وجہ سے تجھے ہم سب پر رحم آ جاوے اے اللہ تو ہمارے تمام کے تمام گناہوں کو اپنے کرم سے معاف فرما دے اے اللہ تو رمضان المبارک کے روزے، تراویح، ذکر، تلاوت کو ہمارے لیے آسان فرما دے. اے اللہ، عید کا چاند نکلنے سے پہلے ہماری مغفرت فرما دے، جہنم کی آگ سے چھٹکارے کا فیصلہ فرما دے، جنت الفردوس تیرے کرم سے عطا فرما دے، جنت الفردوس تیرے کرم سے عطا فرما دے، جنت الفردوس تیرے کرم سے عطا فرما دے. اے اللہ، پوری دنیا کے اہل ایمان کے حال پہ رحم فرما. اے اللہ، یہ رحمت کا مبارک اشرہ شروع ہو چکا تو دنیا آخرت میں ہمیں تیری رحمتوں سے مالا مال فرما دے. ربنا آتنا من لدنک رحمہ وہیئ لنا من امرنا رشدا. اے اللہ، اے اللہ، تو ہم کو جہنم کی آگ سے حفاظت فرما، قبر کے عذاب سے حفاظت فرما، محشر کی ہولناکی سے حفاظت فرما، سکرات موت سے حفاظت فرما. اے اللہ، دنیا آخرت کی ذلتی رسوائی سے حفاظت فرما، قیامت کے دن نبی کریم صلی اللہ علیہ وسلم کے نورانی ہاتھوں سے حوض کوثر کا پانی نصیب فرما، حضور کی شفاعت کو ہمارے حق میں قبول فرما لے. اے اللہ، اے اللہ، دائیں ہاتھ میں اعمال نامہ عطا فرما، پل صراط پر تیزی سے گزرنا نصیب فرما، بلا استحقاق محض تیرے کرم سے جنت الفردوس کا اولین داخلہ عطا فرما. اے اللہ، دنیا سے جس دن جانے کی باری آئے کلمے کے ساتھ جانا نصیب فرما. اے اللہ، ہم گنہگاروں کو مدینہ طیبہ کی موت عطا فرما، بقی میں دفن ہونا نصیب فرما، زندگی میں بار بار مکہ مدینہ کی حاضری عطا فرما، پوری زندگی تمام تر صلاحیتوں کے ساتھ تیرے دین کے لیے قبول فرما. ہماری اولادوں کو، نسلوں کو علم صالح، علم نافع، عمل صالح عطا فرما. تو ہماری اولاد کی اسلامی تعلیم اور تربیت فرما، ہم کو، ہماری اولادوں کو، ہماری نسلوں کو، ہمارے گھر والوں کو کامل مکمل مسلمان بنا دے، اور کامل اسلام کی دعوت اور خدمت کے لیے پوری زندگی قبول فرما لے. اے اللہ، پورے عالم میں جتنے بھی دین کے کام ہو رہے ہیں اور جتنے بھی کرنے والے ہیں، ان کی بھرپور نصرت اور مدد فرما دے. اے اللہ، ان کی بھرپور نصرت مدد فرما دے، بھرپور نصرت مدد فرما دے. ہماری عمر میں برکت عطا فرما، حلال برکت والی روزی روٹی عطا فرما. جو بیچارے قرض میں ہیں، اللہ ان کا قرض بھی تو حلال طریقے سے ادا فرما دے. جن کے گھر نہیں ہے ان کو گھر عطا فرما دے، جو بیمار ہیں ان کو شفا عطا فرما دے. اے اللہ، جن پر جن اور جادو کے اثرات ہیں ان کو بھی شفا عطا فرما دے، جو قید و بند میں محبوس ہے ان کو رہائی عطا فرما دے. اے اللہ، ان کو باعزت بری فرما دے، مقدمات میں ماخوذوں کو بری فرما دے. اے اللہ، اے اللہ، آپس میں جوڑ محبت عطا فرما. اے اللہ، حسد، کینہ، تکبر، جھوٹ، بدگمانی، بد نظری، خود کو بڑا سمجھنا، دوسروں کو حقیر سمجھنا، اے اللہ، یہ تمام گندگیوں سے ہمارے دلوں کو پاک فرما دے. ہمیں اخلاص عطا فرما، تواضع عطا فرما، زندگی کا ہر کام نبی کریم صلی اللہ علیہ وسلم کی مبارک سنت کے مطابق کرنے والا بنا دے. اے اللہ، ہر حرام سے ہماری حفاظت فرما، ہماری عمر میں برکت عطا فرما. اے اللہ، رمضان اور روزوں کی برکت سے، تیرے فضل سے کامل تقویٰ عطا فرما. اے اللہ، نبی کریم صلی اللہ علیہ وسلم نے جتنی خیر بھلائیاں مانگی بتلائی، ہمیں اور پوری امت کو عطا فرما. نبی کریم صلی اللہ علیہ وسلم نے جن شرور سے پناہ چاہی، ہماری اور پوری امت کی حفاظت فرما. تیری رضا، تیری محبت، تیری معرفت، تیرا عشق، تیرا پیار ہمیں نصیب فرما دے. نبی کریم صلی اللہ علیہ وسلم کی کامل محبت عطا فرما دے، کثرت ذکر اور شکر عطا فرما دے، ہماری جائز مرادوں کو، حاجتوں کو، تمناؤں کو اپنے خزانے غیب سے، اپنے فضل سے پورا فرما. وصلى الله على النبي الكريم وعلى آله وأصحابه أجمعين سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.